नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोक चौतारीको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई नेपाली लोक गीत सङ्गीतको बजारमा चर्चामा रहेका 10 उत्कृष्ट लोकधोरी भाकाहरू प्रस्तुत गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोक चौतारीको व्यवसाय लिएर हामी हरेक हप्ताको बिहिबार दिउँसो 1 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। तपाईँले अत्यधिक मन पराउनु भएको बजारमा चर्चामा रहेका तिनै चर्चित 10 उत्कृष्ट भाकाहरूलाई तपाईँको माझमा राख्छौँ। कुन भाका उकाली चढ्दैछ लोक चौतारीको व्यवसायमा, कुन भाका उराली लाग्दैछ, कुन भाका भित्रिएको छ, कुन भाका बाहिरिएको छ, सम्पूर्ण जानकारी हामी लोक चौतारीको व्यवसायमा रहेर तपाईँलाई दिने गर्छौँ। र आज पनि 10 उत्कृष्ट लोकधोरी भाकाहरूको साथमा हामी तपाईँको माझमा उपस्थित छौँ। यति बेला तपाईँले लोक चौतारीको व्यवसायलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नुभएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र लोक चौतारीको आजको व्यवसायको सुरुवात गर्न चाहन्छु नवप्रवेशी भाकाबाट। 10 स्थानमा रहेको नवप्रवेशी भाका रामजी खाँड र देवी घरती मगरको आवाज रहेको भाका हो पागल बनी मर्छु होला तिमीले छोडी गए। पागल बनी मर्छु होला तिमीले छोडी गए। हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल्छु पिया विश्वासघात भए। छाती पोल्छ तिम्रो मन दुखे जाने देउला मायाले नापुगे पागल बनी मर्छु होला तिमीले छोडी गए। हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल्छु पिया विश्वासघात भए। मेरो मायामा विश्वासघात भए भने मर्छु होला तिमीले छोडी गए। रामजी खाँ र देवी घरती मगरको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा 10 स्थानमा नवप्रवेशी भाकाको रूपमा भित्रिएको थियो र 10 उत्कृष्ट भाकाहरूलाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ। र भने तपाईँको लागि ढिला नगरिकन लोक चौतारीको व्यवसायमा यो साता 9 स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ। एम छेत्री र पूर्णकला विशीको आवाज रहेको भाका हो एक खुड्किला उकाली चढ्दै 9 स्थानमा आइपुगेको छ कलाकारले देखे। छु म दिल भित्रै बाँच्छु म आँसु भन्छ त्यो बासे खासु म लेखनीले भागेमा यस्तै दुःख लेखे जति रुनु रोको छु मै सानो तिमीले आँसु न झारे है सानो ते आँसुको कहानी लेखिदिन्छन् कथाकारले देखे दिल भित्रै बाँच्छु म दिल भित्रै बाँच्छु म आँसु भन्छ त्यो बासे खासु म लेखनीले भाकेमा यस्तै दुःख लेखे जति रुनु रोको छु मै सानो तिमीले आँसु न झारे है सानो ते आँसुको कहानी लेखिदिन्छन् कथाकारले देखे जति रुनु रोको छु मै सानो तिमीले आँसु न झारे है सानो ते आँसुको कहानी लेखिदिन्छन् कथाकारले देखे हिम छेत्री र पूर्णकला विशीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोकसुतारीको व्यवसायमा नौ स्थानमा रहेको थियो यो भाका र लोकसुतारीको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। 10 उत्कृष्ट लोकधोरी भाकाहरूलाई तपाईँको माझमा हामीले यति बेला प्रस्तुत गरिराखेका छौँ। र पनि तपाईँको लागि ढिला नगरिकन लोकसुतारीको व्यवसायमा यो साता 8 स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ यहाँनिर। गत साता 6 स्थानमा रहेको थियो एक खुड्किला ओह्राली झर्दै, 7-8 स्थानमा आइपुगेको छ। गत साता 7 स्थानमा रहेको थियो पूर्णकला विशी र छत्रसाईको आवाज रहेको भाका मैले मेरो मायालुको खबर पाएको छैन। सानो गुत्ता झन् दुई चार दिन भयो तलाको छैन खाकी छन् कि भोकी छन् आसी छन् कि रोकी छन् मैले मेरी मायालुको खबर पाएको छैन खाकी छन् कि भोकी छन् आसी छन् कि रोकी छन् मैले मेरी मायालुको खबर पाएको छैन मेरो मायालुको खबर पाएको छैन पूर्णकला विशी र सत्र साईको आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ लोक चौतारीको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ कुन भाका उकाली झर्दैछ कुन भाका ओह्राली झर्दैछ सम्पूर्ण जानकारी हामी लोक चौतारीको व्यवसायमा रहेर तपाईँलाई दिने गर्छौँ जब भने लोक चौतारीको व्यवसायमा यो साता सातौँ स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ यहाँनिर तिलक ओली र पूर्णकला विशीको आवाज रहेको भाका हो राशिफलमा लेखेको छ अब मलाई रुनुपर्ने छ रे अब मलाई रुनु पर्ने छ रे सायद मैले तिम्रो साथ पाउँदिन फलोस फुलो सानोको जिन्दगी अर्कैसँग गए पनि थोरै माया गरे बन्नु साधै समाजको प्यारो राशिफलमा लेखेको छ अब मलाई रुनु पर्ने छ रे लोक चौतारीको व्यवसायमा तपाईँले सातौँ स्थानमा सुनिसक्नु भयो तिलक ओली र पूर्णकला विशीको आवाज रहेको भाका 10 उत्कृष्ट भाकाहरूलाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ जब भने तपाईँको लागि लोक चौतारीको व्यवसायमा छैटौँ स्थानमा पर्न सफल भएको भाका राख्न चाहन्छु यहाँनिर विष्णु माझी र गोविन्द पङ्गेनीको आवाज रहेको भाका हो गत साता पाँचौँ स्थानमा रहेको थियो एक खुड्किला ओह्राली झर्दै छैटौँ स्थानमा आइपुगेको छ रुन्छु जहिले पनि रुन्छु तिम्रैबाट हेरेर रुन्छु जहिले पनि विष्णु माझी र गोविन्द पङ्गेनीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोक चौतारीको व्यवसायमा छैटौँ स्थानमा। जब पनि तपाईँको लागि लोक चौतारीको व्यवसायमा पाँचौँ स्थानमा रहेको भाका राख्छु यहाँनिर विष्णु खत्री र विष्णु माझीको आवाज रहेको भाका हो। गत साता सातौँ स्थानमा रहेको थियो दुई खुड्किला उकाली चढ्दै पाँचौँ स्थानमा आइपुगेको छ फुलफुलमा भमरा चाहिँ डुल्न सक्दिन। संसारै दोस्त छ फुलफुलमा भमरा चाहिँ डुल्न सक्दिन म हिमाल झुक्ला समुद्र शुक्ला बारु तिमलाई भने जुनी जुनी भुल्न सक्दिन म मनमुटु स्वस्थ छ नत्र संसारै दोस्त छ फुलफुलमा भमरा चाहिँ डुल्न सक्दिन म हिमाल झुक्ला समुद्र शुक्ला बारु तिमलाई भने जुनी फुलफुलमा भमरा चाहिँ डुल्न सक्दिन म विष्णु खत्री र विष्णु माझीको आवाज रहेको भागा तपाईँले सुनिसक्नु भएको छ लोक चौतारीको व्यवसायमा पाँचौँ स्थानमा र दस उत्कृष्ट भागाहरूलाई तपाईँको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ र तपाईँ पनि यति बेला लोक चौतारीको व्यवसायलाई सुनिराख्नु भएको छ होला यो विश्वास पनि लिएका छौँ। अब भने तपाईँको लागि लोक चौतारीको व्यवसायमा चौथो स्थानमा रहेको भागा राख्नुपर्छ। गत साता तेस्रो स्थानमा रहेको थियो एक खुड्किला ओह्राली झरेको छ यो भाका रामजी खाँ र टिकापुनको आवाज राईको भाका हो। हामी दुईको प्रेम कथा छ। दिन हामी दुईको प्रेम कथा छ हाम्रो सानो सानो खुसीको संसारमा तिमको मेरो माया आधा छ यति माया लाग्छ नि खै किन उनी बिन म जिउ नै सक्दिन हामी दुईको प्रेम कथा छ हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आखा छ हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आखा छ सानो सानो खुसीको संसारमा उनको मेरो माया थाहा छ निकै नै मिठो खालको भागा तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा चौथो स्थानमा पर्न सफल भएको थियो यो भागा र लोक चौतारीको व्यवसायमा रहेर 10 उत्कृष्ट लोकदोहोरी भागाहरूलाई तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ र यति बेला तपाईँको लागि अब भने तेस्रो स्थानमा रहेको भाका राख्नुपर्छ। गत साता चौथो स्थानमा रहेको थियो एक खुड्किला उकाले चढ्दै, यो साता तेस्रो स्थानमा आइपुगेको छ देवीघरती र कुलेन्द्र विकको आवाज रहेको भाका एउटा सानो सानो कसैको कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगा लिएर जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग हालेर फिरतीको सानो निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा तेस्रो स्थानमा रहेको थियो यो भाका र म भने तपाईँको लागि ढिला नगरीकन दोस्रो स्थानमा रहेको भाका राख्नुपर्छ। यहाँनिर गत साता पहिलो स्थानमा रहेको थियो एक खुड्किला ओह्राली छर्दै, दोस्रो स्थानमा आइपुगेको छ खुमन अधिकारी र पूर्णकला विशीको आवाज रहेको भाका जागिर खाने लडाई मात्रै हो। बेलासी कमाउँछु जमाउँछु ओ सानो पढेकै छु केही मेसो समाउँछु जागिर खाने लडाई मात्र हो ओ सानो मसँग त केही छैन सम्पत्ति भएको एउटा बढाइ मात्र हो। कमाउँछु जमाउँछु सानो पढेकै छु केही मेसो समाउँछु जागिर खाने लडाई मात्र हो। सानो मसँग त केही छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो। सानो मसँग त केही छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो। दिदीहरू धनीमा पर्या छन् ए सानो मलाई बिहे नगर्नै भन्या छन् सम्पत्तिकै पछि लाउन थाले कमाई केही पनि नहुँदा दे गर्दिन दुःख माने बाले लोकसोतारीको व्यवसायमा दोस्रो स्थानमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ र यो साता पहिलो स्थानमा कुन भाका पर्न सफल भएको छ तपाईँ अनुमान गर्दै गर्नुहोस्। एकपटक हामी आजको लोकसोतारीलाई फर्केर हेरौँ। दसौँ स्थानमा तपाईँले सुन्नुभयो पागल पनि मर्छु होला, त्यस्तै गरी नवौँ स्थानमा कलाकारले देखे, आठौँ स्थानमा मैले मेरो मायालुको खबर पाएको छैन, त्यस्तै गरी सातौँ स्थानमा राशिफलमा, छैटौँ स्थानमा रुन्छु जहिले पनि, पाँचौँ स्थानमा फुलफुलमा भमरा, चौथो स्थानमा हामी दुईको प्रेम कथा छ, तेस्रो स्थानमा एउटा सानो सानो, दोस्रो स्थानमा पढाइ मात्रै हो। भर्खर तपाईँले सुनिराख्नु भएको छ राजुको लोकचौतारीको व्यवसायबाट पिरतीको नाउँमा भाका बाहिरिएको छ भने पागल बनी मर्छु होला यो भाका भित्रिएको छ नवप्रवेशी भाकाको रूपमा। र अब भने तपाईँको लागि लोकचौतारीको व्यवसायमा यो साता पहिलो स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ। गत साता दोस्रो स्थानमा रहेको थियो यो भाका, यो साता पहिलो स्थानमा आइपुगेको छ तपाईँको अत्यधिक मायाको कारणले गर्दाखेरि। मन्जु महत्र पशुपति शर्माको आवाज रहेको भाका हो सुरदुना आठ, यो भाका तपाईँको लागि छोड्दै आजको लोकचौतारीको व्यवसायबाट भने अब म पनि छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसौतारीको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु। तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लोकभाकाको बसाइ लिएर आउनेछु। हवस् त, नमस्कार। मेरो पढाई बिग्रेर हालो भो, मेरो त देखिन जागिर खाने छ, खरदारमा जात दिए गुल्टिए, सुपामा जात दिए गुल्टिए, मेरो दिमाग के भएको, पढ्यो पढ्यो पाठ हजुर स्वर गुना, ए पढ्यो पढ्यो पाठ हजुर स्वर गुना, ए पढ्यो पढ्यो पाठ हजुर स्वर गुना, ओए ओए ओए पढ्यो पढ्यो पाठ हजुर स्वर गुना। जागिर खान्छु भनेर पढियो जति सकाई, पढे नि लडियो, मेरो त देखिएन जागिर खाने छ। गाउँ घर समा